बहिनी मिलाउने मेरो काम गाउँलाई छोडी हिँडा भो सहर जाम सहर जाम दुबै बहिनी मिलाउने मेरो काम गाउँलाई छोडी हिँडा भो सहर जाम सहर जाम गाउँलाई छोडी हिँडा भो सहर जाम सहर जाम ससुराली जाँदाखेरि हुर्किरहेछ साली ससुराली जाँदाखेरि हुर्किरहेछ साली त्यही सालीले मिठो बोली मेरो मन पगाली हो मेरो मन पगाली दुबै बहिनी मिलाउने मेरो काम गाउँलाई छोडी हिँडा भो सहर जाम सहर जाम दुबै बहिनी मिलाउने मेरो काम गाउँलाई छोडी हिँडा भो सहर जाम सहर जाम गाउँलाई छोडी हिँडा भो सहर जाम सहर जाम हे ससुरा गरम त मेरी बुढी साली मन परी के गरम त मेरी बुढी साली मना परी तैले भन्दा धेरै माया उसैले नै गरी हो उसैले नै गरी किन प्याच बोल्छे दुबै बहिनी कराउँछौ किन फुले जस्तो मेरो साली को मुहार, फुला फुले जस्तो मेरो साली को मुहार, तिम्री दिदी लठौरी सा भैरन्छ जो हार हो भैरन्छ जो हार। इच्छा पूरा भो मनको लठौरीलाई कामैको चरणको चरणको बल्ला इच्छा पूरा सके बैना हो गरी सके बैना। गाई भैसी को हेर विचार गरे छोरा छोरी भोकाउलान ख्याल गरे ख्याल गरे। गाई भैसी को हेर विचार गरे छोरा छोरी भोकाउलान ख्याल गरे ख्याल गरे ज्योतिषीले